सरकार र सार्वजनिक क्षेत्र मात्रै इन्भल्भ हुने, अहिले मैले भनेको यो सबै पब्लिक नेचरको र गभर्मेन्टले शक्ति स्रोतको फर्मल्ली प्रयोग गर्नेसँग सम्बन्धित शासनको संरचनाको कुरा गरेँ, मैले तहहरूको कुरा गरेँ। तर शासनमा सरकार एउटा पात्र हो, सार्वजनिक क्षेत्र एउटा पात्र वा क्षेत्र मात्रै हो, यसमा निजी क्षेत्र र नागरिक समाजको पनि संलग्नता हुन्छ, है, सिभिल सोसाइटी एन्ड प्राइभेट सेक्टर यिनीहरूको पनि संलग्नता हुन्छ। त्यसैले यो अब फेरि अघिको भर्टिकल लेभल थियो भने अब होराइजन्टल लेभल भन्ने हो, निजी क्षेत्र, सार्वजनिक क्षेत्र र नागरिक समाज, तिनवटा तह जुन भयो यो चाहिँ दिज आर कल्ड होराइजन्टल लेभल अफ गभर्नेन्स। र यो लेभलहरू के का आधारमा छुट्टिन्छ त, अघि मैले टेरिटोरियल लेभल भने भूगोलका हिसाबले तहहरू छुट्टिएको थियो अघि, अब अहिले चाहिँ के का हिसाबले कार्यक्षेत्रका आधारले जुरिस्डिक्सनका आधारले, त्यसैले यसलाई चाहिँ जुरिस्डिक्सनल लेभल अफ गभर्नेन्स भनिन्छ। त्यसैले मल्टी लेभल गभर्नेन्स इज ए प्रोसेस अफ डिभाइडिङ दि पावर अफ गभर्निङ इन्टु डिफरेन्ट टेरिटोरियल लेभल एन्ड जुरिस्डिक्सनल लेभल एन्ड देन वर्किङ दिज अल लेभल्स टुगेदर इन कोलाबोरेसन एन्ड पार्टनरसिप to maximize the objective of fulfilling people's interest or working in favor of people in the country. मुलुकमा जनताको हितमा काम गर्नका लागि राज्य शक्तिको भौगोलिक हिसाबले विभिन्न तहहरूमा र कार्यक्षेत्रगत हिसाबले विभिन्न पात्र क्षेत्रहरूमा विभाजन गरेर ती तह र पात्र क्षेत्रहरूले परस्परमा मिलेर सामूहिक प्रयत्नद्वारा आम नागरिकको लक्ष्य उद्देश्य अभिवृद्धि वा प्राप्ति गर्नका लागि काम गर्ने समग्र प्रणालीलाई के भनिँदो रहेछ, बहुस्तरीय शासन। त्यसैले शासनका ठाडो तिनवटा तह र होराइजन्टल यानि कि क्षितिजीय तिनवटा तह, यिनीहरूको समष्टिलाई चाहिँ हामी बहुस्तरीय शासन भनेर भन्दैछौँ। यो खास गरिकन सन् 1980 आर्थिक उदारीकरण पछि यो शासनको बहुस्तरीय मान्यताको अभ्यास भयो। अनि यो के भन्छ टेरिटोरियल लेभल त 1950 पछि नै, जब 1945 संयुक्त राष्ट्रसङ्घको स्थापना भयो, आइएमएफ वर्ल्ड ब्याङ्कको अथवा के भन्छ यो आइबिआरडीको स्थापना भयो, त्यो बेलाबाटै इन्टरनेसनल लेभल अथवा सुप्रानेसनल लेभल गभर्नेन्स र सब नेसनल लेभल गभर्नेन्स चाहिँ 1950 पछि विकेन्द्रीकरणसँगै अस्तित्वमा आइसकेको थियो। तर होराइजन्टल लेभलको क्रिएसन चाहिँ आर्थिक उदारीकरण र निजीकरण पछि भयो। अब यो मल्टी लेभल गभर्नेन्सलाई चाहिँ नामाकरण गर्ने काम चाहिँ 1980 दशकमा भइसकेको चाहिँ थिएन, त्यसको नाम राख्ने मल्टी लेभल गभर्नेन्स भनेर राख्ने नाम मान्छे चाहिँ गेरी मार्क्स भन्ने विद्वान हुन्, जसले युरोपियन युनियन स्थापनाको यो ट्रिटी जुन छ त्यो मास्ट्रिस्ट ट्रिटीको अध्ययन गर्ने क्रममा, हाउ डज युरोपियन युनियन मेक्स डिसिजन, हो कसरी युरोपियन युनियनले निर्णय गर्छ अथवा युरोपियन युनियन कसरी गभर्न गर्छ भन्ने कुराको अध्ययन गर्ने क्रममा, मास्ट्रिस्ट ट्रिटीको अध्ययन गर्ने क्रममा, द वे युरोपियन युनियन मेक्स डिसिजन एन्ड इम्प्लिमेन्ट द्याट डिसिजन क्यान बी कल्ड एज मल्टी लेभल गभर्नेन्स भन्ने शब्द कोइन गरे। त्यसपछि बहुस्तरीय शासन, यो 1992 पछि बहुस्तरीय शासनको नामाकरण भएको, यद्यपि अस्तित्वमा त 1980 पछि नै, यो अस्ति हामीले पढेको जुन गभर्नेन्सको आधुनिक अवधारणा थियो 1980 पछि आएको हो, र त्यो बेलैमा मल्टी लेभल गभर्नेन्स अस्तित्वमा थियो, तर यो नामले चाहिँ 1992 पछि गेरी मार्क्सले व्याख्या गरेपछि अस्तित्वमा आएर अब अहिले मल्टी लेभल गभर्नेन्स चाहिँ कुनै पनि देशमा कुनै न कुनै स्तर र मात्रामा मल्टी लेभल गभर्नेन्सकै प्रयोग भएको हुन्छ। अर्थात् गभर्नेन्स भनेकै मल्टी लेयर्ड हुन्छ, मल्टी सेक्टर्ड हुन्छ, र देयर विल बी मेनी एक्टर वर्किङ टुगेदर, धेरैवटा पार्टनर हुन्छ। मल्टी लेभल गभर्नेन्सको अरू नाम पनि छ, पोलिसेन्ट्रिक गभर्नेन्स भनेको पावर र रिसोर्सको प्रयोग एउटा मात्रै केन्द्रबाट नहुने, बहुल केन्द्रबाट हुने पोलिसेन्ट्रिक गभर्नेन्स पनि भन्छ यसलाई, मल्टी लेयर्ड गभर्नेन्स पनि भन्छ, बहुतहीय शासन हामीले पढेको हाम्रोमा भएको मल्टी लेभल छ, बहुस्तरीय होइन, मल्टी पर्सपेक्टिभल गभर्नेन्स पनि भन्छ यसलाई, बहुदृष्टिकोणीय शासन। यी जे जे नाम भने पनि एउटै हो, सेनोनिमस नै हो, होइन, सेनोनिमस नै हो। अब यो बहुस्तरीय शासनमा चाहिँ मैले तपाईँहरू बिहान हाउसमा एउटा फिगर बनाइदिएको छु, अब यो अनि तपाईँको यो 1.7 मा के के छ त बहुस्तरीय शासन भन्दा, अनौपचारिक शासन, त्यसपछि गएर नागरिक समाजको शासन, अनि त्यस्तै गरेर त्यहाँ चाहिँ यो व्यवस्था के अरे व्यवसायिक शासन र सङ्गठित संस्थाको शासन, स्थानीय शासन र संयुक्त शासन गरेर सहकारितामूलक शासन र संयुक्त शासन गरेर पाँचवटा अवयवहरू त्यसको छ। यो सबै बहुस्तरीय शासनको कम्पोनेन्टहरू यिनीहरू चाहिँ है। बहुस्तरीय शासनमा सबभन्दा पहिला शासन औपचारिक र अनौपचारिक गरेर दुई किसिमको हुन्छ। औपचारिक भनेको औपचारिक र यो संहिताबद्ध गरिएका ऐन कानुन नियम संहिताहरू र संरचना कार्यविधि सबै डिफाइन गरेर त्यसका आधारमा निर्णय हुने नीति बन्ने र कार्यान्वयन गर्ने पद्धतिको शासन छ भने त्यो औपचारिक शासन हो। औपचारिक शासन भनेको केन्द्रीय राष्ट्रिय सरकार, प्रादेशिक सरकार, स्थानीय सरकारले मात्रै गर्ने शासन फर्मल गभर्नेन्स। त्यहाँ चाहिँ विधान हुन्छ, ऐन कानुन हुन्छ, नियम हुन्छ, निर्णय गर्ने प्रक्रिया हुन्छ, त्यसको रेकर्ड रहन्छ, कसले के विषयमा निर्णय गर्ने अधिकारको एलोकेसन हुन्छ, कानुनले ड्राइभ गर्छ त्यसलाई, निश्चित संरचना हुन्छ होइन। हो त्यो औपचारिक शासन र त्यसले गरेका निर्णय पब्लिकल्ली इन्फोर्सेबल पनि हुन्छन्, सार्वजनिक रूपमा बाध्यकारी हुन्छन्, उल्लङ्घन गर्नेलाई दण्डित गर्ने मेकानिजम पनि त्योसँग हुन्छ। यस्तो शासन फर्मल हुन्छ। तर सधैँ फर्मल प्रोसेस, फर्मल स्ट्रक्चर र फर्मल इन्स्टिट्युसनबाट मात्रै निर्णयहरू गर्न र कार्यान्वयन गर्न कठिन हुन्छ। त्यसैले औपचारिक शासनले नै कहिलेकाहीँ इनफर्मल मिन्स, मेजर्स, टुल्स एन्ड प्रोसिजर्सहरूको प्रयोग गर्छ निर्णयलाई सहज बनाउन, शासन गर्नलाई सहज बनाउन। औपचारिक शासनले नै के गर्दोरहेछ, अनौपचारिक संरचना, अनौपचारिक विधि, अनौपचारिक माध्यमहरूको प्रयोग गर्दो रहेछ आफ्नो कम्प्लिमेन्टका निमित्त, आफ्नो सहजीकरणका निमित्त, आफ्नो परिपूरणका निमित्त त्यो काम गर्छ। त्यसैले त्यस्तो खालको शासकीय पद्धति जसका नियमहरू अनौपचारिक हुन्छन्, प्रक्रिया र विधि अनौपचारिक हुन्छ, संरचना र संस्था अनौपचारिक हुन्छ, र त्यसको परिणाम पनि, त्यसका निर्णय, त्यसबाट पर्ने परिणाम पनि अनौपचारिक नै हुन्छ भने त्यस्तो शासनलाई चाहिँ हामी अनौपचारिक शासन भनेर भन्छौँ है। गैर संहिताबद्ध नियमद्वारा सञ्चालित, गैर संहिताबद्ध भनेको के हो भने यो चाहिँ के अरे आधिकारिक निकायबाट एप्रुभ गरेर प्रमाणित गरेर जारी नभएको, त्यसलाई नन रेटिफाइड भन्छ, नन रेटिफाइड रुल है, गैर संहिताबद्ध यो चाहिँ नियमहरूद्वारा सञ्चालित। अर्को चाहिँ के हो त भन्दा पब्लिकल्ली नन इन्फोर्सेबल, जुन शासनले गरेको निर्णय सार्वजनिक रूपमा बाध्यकारी बनाउन सकिन्न, नगर्नेलाई दण्डित गर्न सकिन्न होइन, पब्लिकल्ली नन इन्फोर्सेबल। र अर्को चाहिँ इनफर्मल इन्स्टिट्युसन एन्ड इनफर्मल प्रोसेस, अनौपचारिक संस्था र अनौपचारिक प्रक्रियाद्वारा व्यवस्थित र सञ्चालित हुने, यस्तो खालको शासन प्रणालीलाई चाहिँ, शासनलाई चाहिँ हामी के भन्छौँ, इनफर्मल गभर्नेन्स भनेर भन्छौँ। अब यो इनफर्मल गभर्नेन्स कुनै देशमा इनफर्मल अर्कोमा फर्मल भन्ने कुरा चाहिँ होइन, अघि नै भने फर्मललाई नै कम्प्लिमेन्ट गर्नका लागि यस्ता विधिहरूको प्रयोग गर्नु इनफर्मल हो। त्यसैले यो इनफर्मल गभर्नेन्सलाई सजिलै बुझ्न चाहिँ त्यस्तो गभर्नेन्स जसका रुलहरू अथवा जसको फ्रेमवर्क इनफर्मल हुन्छ, जसको प्रोसेस इनफर्मल हुन्छ, र जसको रिजल्ट पनि अथवा डिसिजन पनि इन्फर्मल, आउटपुट पनि इन्फर्मल हुन्छ भने त्यस्तोलाई चाहिँ अनौपचारिक भनिन्छ, अनौपचारिक शासन भनिन्छ। कुनै पनि देशको सरकारले शासन व्यवस्था सञ्चालन गर्दाखेरि विभिन्न निर्णयहरू गर्न जटिलता भएको अवस्थामा, कठिनाई भएको अवस्थामा अनौपचारिक शासनका टुलहरूको प्रयोग गर्छ, माध्यमहरूको प्रयोग गर्छ। कसरी गर्न सकिन्छ त भन्दा जस्तो टेक्निकल कमिटी हुनसक्छ एउटा, जुन कानुनले परिकल्पना गर्दैन, निर्णयकर्ताले निर्णय गर्नु पर्यो, ऊ कन्फिडेन्ट भएन, निर्णय गर्नु ठिक वा बेठिक छ, त्यसैले प्राविधिक समिति बनाएर अध्ययन गर्न प्रतिवेदन देऊ भन्छ, प्रतिवेदनलाई टेकेर यसरी अध्ययन गर्न बनेको विज्ञहरूको प्राविधिक समितिले, विज्ञहरूको समितिले दिएको सिफारिसका आधारमा यो गर्दछु भनेर निर्णय गर्छ। भनेपछि त्यो सिफारिस गरेर निर्णय गर्नुपर्छ भनेर कानुनले लेखेको हुँदैन, कुन विषयमा के निर्णय गर्ने भनेर कानुनले त अधिकारीले तोकेको हुन्छ, अब उसले त्यो अनौपचारिक विधि प्रयोग गर्यो। त्यसैले टेक्निकल कमिटी, कोअर्डिनेसन कमिटी, फेसिलिटेसन कमिटी होइन, अथवा कहिलेकाहीँ के हुन्छ त भन्दा अनौपचारिक शासन भनेको चाहिँ इनफर्मल ग्यादरिङ होइन, अनौपचारिक भेटघाट होइन, अनौपचारिक कुनै यो भनौँ न छलफल बैठक यस्तो गरेर पनि त्यहाँ छलफल गरिन्छ, एउटा सहमति कायम गरिन्छ, अनि फर्मलमा ल्याइन्छ र त्यसलाई भ्यालिडेसन गरिन्छ। जस्तो हामीले संविधान जारी गर्दा संसदमा सबै दफा दफा छलफल गरेर भोटिङ भएको त होइन, तिनवटा शीर्ष नेताहरू बसे, चारवटा बसे, तिनीहरूले छलफल गरे, अलरेडी त्यही सहमति कायम गरे, सदनमा ल्याएर एप्रुभ मात्रै गरे, त्यो नगरेको भए त हुँदैन थियो। त्यसैले फर्मल च्यानलबाट डिसिजन गर्न सकिँदैन, त्यसैले अनौपचारिक भेटघाट, अनौपचारिक छलफल, बैठक, सम्पर्क सूत्र आदि प्रयोग गरेर पनि अनौपचारिक शासनको प्रयोग गरिन्छ भने कहिलेकाहीँ पिपुल टु पिपुल रिलेसन, मेबी आई एम ए अफिसियल टु मेक डिसिजन टु गभर्न माई ज्युरिसडिक्सन एट द टाइम, तपाईँलाई फर्मल्ली तपाईँले म यस्तो गर्दैछु गरौँ भनेर औपचारिक मिटिङमा बस्यो भने तपाईँ प्रोफेसनल नर्म्स र भ्यालुजबाट गाइडेड हुनुहुन्छ, तपाईँको अर्गनाइजेसनको भ्यालुबाट गाइडेड हुनुहुन्छ, इन्ट्रेस्टबाट गाइडेड हुनुहुन्छ। तर तपाईँ र ममा राम्रो चिन्जान छ, सम्बन्ध छ भने तपाईँको र मेरो सम्बन्धलाई प्रयोग गरेर अनौपचारिक तरिकाले बेलुका हामी रेस्टुरेन्टमा भेट्छौँ होला वा टेलिफोनमा कुरा गर्छौँ होला, होइन टेलिफोन पनि ट्याप हुन्छ भनेर फेरि होइन यो चाहिँ यो भेटेर गोप्य रूपमा तर फ्यामिलियल रूपमा हामीले छलफल गर्छौँ होला, ल तिमीले मलाई सहयोग गर्नु म तिमीलाई गर्छु वा यस्तो गर्छु भनेर त्यही हाम्रो सहमति हुन्छ अनि भोलि हामी बैठकमा चाहिँ एकदम घम्सा घम्सी जस्तो प्रस्तुत हुन्छौँ तर अन्तिममा गएर के गर्छौँ मिल्छौँ। त्यो के हो त भन्दा इनफर्मल गभर्नेन्स हो, त्यो अनौपचारिकले औपचारिकलाई सफल बनाउन मद्दत गर्यो। कहिलेकाहीँ के हुन्छ समाजमा अनौपचारिक स्ट्रक्चरहरू हुन्छन्, मेकानिजमहरू हुन्छन्, जस्तो गाउँमा चाहिँ मुखियाले शासन गरिरहेका हुन्छ होला तर संविधान ऐन कानुनले मुखियालाई त चिन्दैन, गाउँको टाठो बाठो कसैले गरिरहेको हुन्छ होला। ह्युमन राइट्स, एक्जिस्टिङ ल र ह्युमन सिभिलाइजेसन प्रतिकूल नहुने खालका गतिविधि समाज संस्कृति कहिलेकाहीँ धर्मले गाइड गरिरहन्छ, यो सामुदायिक संस्थाहरूले सांस्कृतिक सङ्गठनहरूले गभर्न गरिरहन्छ सोसाइटीलाई, यदि तिनीहरू मानव अधिकारको प्रतिकूल छैनन्, मानवीय सभ्यताभन्दा प्रतिकूल छैनन्, विद्यमान ऐन कानुनभन्दा प्रतिकूल छैनन् भने उनीहरूले गरेको व्यवस्थापनलाई पनि राज्यले स्वीकार गरिदिन सक्छ, त्यसलाई मानिदिन सक्छ है। त्यो पनि के हो त भन्दाखेरि इनफर्मल गभर्नेन्स हो, फर्मल्ली कानुनले त्यो संस्थालाई चिन्दैन तर पनि त्यसले त्यस मार्फत मिलापत्र। अब केसैहरू अदालतमा परेपछि सबभन्दा पहिला केमा लगिन्छ, मेलमिलापमा लगिन्छ होइन, मेलमिलाप गराउनु त कानुनले त जान्दैन, कुनै केस परेपछि त्यसको फैसला गर्छ, कसैलाई दण्डित गर्छ, कसैलाई चाहिँ न्याय दिन्छ, तर हामी सकेसम्म मेलमिलाप गराउँछौँ, त्यो मेलमिलापको केन्द्रहरू गाउँ गाउँमा पनि खोल्छौँ होइन। यिनीहरू चाहिँ के हो त दिज आर नट फर्मल, दिज आर इनफर्मल बट दे कन्ट्रिब्युट टु द फर्मल गभर्मेन्ट। अनि कहिलेकाहीँ अब सरकारले दिने हो शिक्षा स्वास्थ्य खानेपानी सरसफाई होइन यो सबै कुरा पूर्वाधार विकास सरकारले गर्नुपर्ने हो नि त, तर सरकारले आफैले नगर्दा निजी क्षेत्र मार्फत गराउँछ, सामुदायिक सङ्गठन मार्फत गराउँछ, नागरिक समाज मार्फत गराउँछ, त्यसैले यो कर्पोरेट गभर्नेन्स होस्, सिभिल सोसाइटी गभर्नेन्स होस्, कम्युनिटी बेस्ड गभर्नेन्स होस्, दिज आर इनफर्मल गभर्नेन्स। अब इनफर्मल गभर्नेन्समा पब्लिकल्ली नन कम के भन्छ अब्लिगेटरी रुल हुन्छ भनिरहँदा, फर्मल स्ट्रक्चर र प्रोसेस हुँदैन भनिरहँदाखेरि, यो संहिताबद्ध गरिएका नियमहरू हुँदैनन् भनिरहँदा, यो 100% एब्सोल्युटली चाहिँ त्यो क्राइटेरियाले जज गर्नुहुन्न, संयुक्त राष्ट्र संघ वा क्षेत्रीय शासन वा विश्व शासन भनेको फेरि त्यो इट साउन्ड्स मोर इनफर्मल टाइप अफ गभर्नेन्स, किनभने त्यसको निर्णय मोरल्ली अब्लिगेटरी हुन्छ र विश्वले मलाई अलग्याउला, कसरी हेर्ला, अरू दुनियाँले के भन्ला भनेर मानिराखेको हुन्छ होइन, नभएदेखि नमान्दाखेरि पनि त्यहाँ कारवाही नै गर्न सकिने स्थिति चाहिँ हुँदैन। त्यसैले तपाईँको सिलेबसमा भएको सिभिल सोसाइटी गभर्नेन्स, कर्पोरेट गभर्नेन्स, ग्लोबल गभर्नेन्स होइन, अनि त्यसपछि गएर यो के भन्छ के अरे यी विभिन्न पाटोहरू चाहिँ के हो इनफर्मल गभर्नेन्सहरू, त्यस त्यो इनफर्मल क्यारेक्टरिस्टिक्स हुन्छ त्यो गभर्नेन्समा, र त्योभन्दा बाहेक फर्मल गभर्नेन्सले अघि भने जस्तो अनौपचारिक विधि प्रक्रियालाई प्रयोग गरेर आफ्नो निर्णयहरूलाई प्रभावकारी बनाउने र जनताको हित प्रवर्धनका लागि काम गर्ने उपायहरू पनि इनफर्मल गभर्नेन्स हुन्। त्यसैले फर्मल गभर्नेन्स र इनफर्मल गभर्नेन्स अलग कुरा होइनन्, इनफर्मल गभर्नेन्स चाहिँ फर्मल गभर्नेन्सकै कम्प्लिमेन्ट्री हो। त्यसैले यो सधैँ कम्प्लिमेन्ट्री पनि हुँदैन, चार किसिमको रिलेसन हुन्छ भनेर मैले लेखिदिएको छु। एउटा चाहिँ यो उसले गरेको कामलाई सरकारले स्वीकार गरिदिने होइन, अर्को चाहिँ कम्पिटिटिभमा जाने बराबर हैसियतमा काम गर्ने, अर्को चाहिँ प्रतिस्थापनकारी सम्बन्ध पनि हुन्छ, फर्मलले बिस्तारै इनफर्मलले बिस्तारै फर्मललाई रिप्लेस पनि गरिदिन सक्छ। उदाहरणका लागि सरकारले स्कुल चलाएर सेवा दिइराखेको थियो, समुदायले आफै शिक्षा दिने गरिकन सामुदायिक स्कुल खोल्न थाल्यो, पिपुलको ट्रस्ट सरकारी स्कुलभन्दा सामुदायिक स्कुल सरकार भनौँ न समुदायले चलाएको स्कुलमा बढी हुन थाल्यो र विद्यार्थी सबै त्यतातिर गयो भने सरकार बाध्य भएर त्यो स्कुललाई नै भ्यालिड गर्न बाध्य हुन्छ होइन त्यो अब इनफर्मलले फर्मललाई के गर्यो रिप्लेस भयो सरकारी स्कुल चाहिँ बन्द हुने स्थिति हुन्छ त्यसैले यो सप्लिमेन्ट्री रिलेसनसिप पनि हुनसक्छ के अरे सब्स्टिट्युटिभ रिलेसनसिप पनि हुनसक्छ यो फर्मल र इनफर्मलका बिचमा चार किसिमको सम्बन्ध हुन्छ तर एनिवे इनफर्मल भनेको फर्मललाई नै सफल बनाउन प्रयोग गरिने विधि तौर तरिका हामीले अन्तर्राष्ट्रिय समूह समुदायसँगको साझेदारी किन त भन्दा सरकारले जनताको हित अभिवृद्धि गर्न हामीले गर्छौँ युएनसँग किन काम गर्छौँ हाम्रा जनताका हितका लागि काम गर्छौँ डब्लुटिओसँग हाम्रा जनताका हितका लागि काम गर्छौँ निजी क्षेत्रसँग पनि त्यही हो होइन यसरी यो इन्फर्मल गभर्नेन्स तर इन्फर्मल गभर्नेन्समा चाहिँ निश्चित नियम प्रक्रिया संस्था कार्यविधि नहुँदा यसमा विकृति पनि हुन्छन् नेपोटिजम फेभरिजम हुनसक्छ एलिट क्याप्चर हुनसक्छ फ्यामिली डोमिनेन्स हुनसक्छ करप्सनको चान्सेस त्यहाँ रहन्छ होइन अनि त्यसपछि गएर यो रिसोर्सेस अपर्च्युनिटीको सन्तुलित वितरण नहुन सक्छ निश्चित मान्छेले मात्रै लाभ प्राप्त गर्ने हुनसक्छ यस्ता खालका कमजोरी र विकृतिहरू पनि इन्फर्मल गभर्नेन्समा हुन्छन् तर फर्मल गभर्नेन्सलाई मोर प्र्याक्टिकल र इफेक्टिभ बनाउन इन्फर्मल मिन्स अफ गभर्नेन्सको प्रयोग चाहिँ गर्नुपर्ने हुन्छ त्यो इन्फर्मल गभर्नेन्स भयो भने अब तपाईँका अघि भनेको जुन सार्वजनिक क्षेत्र निजी क्षेत्र र गैर सरकारी क्षेत्र मध्ये सार्वजनिक क्षेत्रको फर्मल भयो अरू इन्फर्मल भयो अब निजी क्षेत्रको गभर्नेन्सलाई चाहिँ हामी के भन्छौँ त भन्दा सङ्गठित संस्थाको शासन भनेर भन्छौँ कर्पोरेट गभर्नेन्स कर्पोरेट गभर्नेन्स भनेको चाहिँ के हो भनेदेखि ए सिस्टम प्रोसेस एन्ड स्ट्रक्चर बाई विच ए कर्पोरेसन इज इस्टाब्लिस्ड एन्ड म्यानेज्ड एउटा कुनै सङ्गठित संस्था वा व्यावसायिक संस्थाको स्थापना र सञ्चालनका प्रणाली नियम संरचनाहरूको समष्टिलाई हामी के भन्छौँ त भन्दा कर्पोरेट गभर्नेन्स अथवा सङ्गठित संस्थाको गभर्नेन्स भन्छौँ कुनै सङ्गठित संस्था कसरी बन्छ र कसरी सञ्चालन हुन्छ या कुनै पनि सङ्गठित संस्थाको स्थापना र सञ्चालनका लागि प्रयोग हुने प्रणाली संरचना र विधि अथवा नियमहरूको समष्टि चाहिँ के हो त भन्दा कर्पोरेट गभर्नेन्स कर्पोरेट गभर्नेन्स इज ए गभर्नेन्स अफ कर्पोरेसन्स कर्पोरेसन्सहरू देन वाट इज कर्पोरेसन कर्पोरेसन भनेको के हो त भन्दा व्यवसायिक उद्देश्यले स्थापना भएको तर एकजना व्यक्ति वा परिवारको मात्रै लगानी नभइकन त्यो धेरैवटा स्टेक होल्डरहरूको सेयर होल्डरहरूको लगानी भएको र त्यसले कम्पनीको मुनाफा अथवा संस्थाको मुनाफा सेयर होल्डरहरूको लाभ अनि काम गर्ने कर्मचारीहरूको हित उपभोक्ताको हित समाजको हित र राज्यको हितलाई एकै ठाउँमा राखेर काम गर्छ भने त्यस्तो बिजनेस कम्पनीलाई हामी के भन्छौँ कर्पोरेसन भनेर भन्छौँ कर्पोरेसन हेज ए स्ट्याटस अफ ए लिगल पर्सन यो कानुनी व्यक्तिको हैसियत हुन्छ व्यक्ति बिजनेसको भाषामा एउटा लिगल पर्सन हुन्छ अर्को नेचुरल पर्सन हुन्छ तपाईँ हामी जो हो नेचुरल पर्सन हो संस्था वा कर्पोरेसन लिगल पर्सनको हैसियतमा व्यक्ति सरह मुद्दा मामिला गर्न सफलता असफलताको जस अफजस आफैले लिन त्यसको दायित्व र मुनाफा आफूले वहन गर्न सक्ने हैसियतको बिजनेस इन्स्टिट्युसन छ भनेदेखि त्यसलाई हामी कर्पोरेसन भनेर भन्छौँ र कर्पोरेसन कन्टिन्युस चलिरहने हुन्छ त्यसको सञ्चालक त्यसको व्यवस्थापक प्रबन्धक हुनु र नहुनुले आउनु र जानुले त्यसलाई फरक पार्दैन त्यो निरन्तर व्यक्ति मरेर जान सक्छ कुनै कर्पोरेसन स्थापना गरेर बट द कर्पोरेसन चाहिँ अनन्तकालसम्म चलिरहन्छ त्यसको दायित्व अर्कोमा हस्तान्तरण गर्न सकिन्छ भनेको मतलब तपाईँले सेयर किन्नुभयो अनि त्यसको स्वामित्व तपाईँमा थियो अर्कोकोमा बेच्न सकिन्छ वा तपाईँ फाउन्डरै हो अर्कोलाई दिन सकिन्छ र त्यसको जस र सफलता र असफलताको जस एउटा व्यक्ति वा अब्जस नाफा घाटा एउटा व्यक्तिले लिनु पर्दैन इन्स्टिट्युसन इट्सेल्फले बिजनेस इट्सेल्फले संस्था इट्सेल्फले लिन्छ भने त्यस्तो क्यारेक्टरिस्टिक्स भएको बिजनेस कम्पनी फार्मलाई हामी के भन्छौँ कर्पोरेसन भनेर भन्छौँ यसमा चाहिँ नीति निर्माता निर्णयकर्ता र कार्यान्वयनकर्ता दुईटा अलग अलग तह हुन्छन् कर्पोरेसनमा फाउन्डर पनि आफै म्यानेजर पनि आफै हुँदैन त्यसमा म्यानेजर एक्जिक्युटिभ चिफ एडमिनिस्ट्रेटर चाहिँ कम्पिटेटिभ प्रोसेसबाट बाहिरबाट कम्पिटेन्ट प्रोफेसनल मान्छे ल्याइन्छ तर बोर्ड अफ डाइरेक्टर्स अर्कै हुन्छ जसले पोलिसी बनाउँछ त्यसैले बोर्ड अफ डाइरेक्टर्स अथवा पोलिसी मेकर र इम्प्लिमेन्टरका बिचमा सेपरेसन चेक एन्ड ब्यालेन्स हुन्छ त्यो संस्थामा अनि त्यसको सारा नियन्त्रण चाहिँ सेयर होल्डरहरूले गर्छन् भनेदेखि त्यस्तो संस्था के हुने भयो, कर्पोरेसन हुने भयो। हाम्रो जस्तो फ्यामिली बिजनेस एउटा व्यक्तिले चलाएको परिवारले चलाएकोलाई कर्पोरेसन भन्न मिल्दैन। त्यसैले कर्पोरेसन्स आर दोज बिजनेस इन्स्टिट्युसन्स विच ब्रिङ सोसल अब्जेक्टिभ एन्ड इकोनोमिक अब्जेक्टिभ टुगेदर, यो सामाजिक उद्देश्य र आर्थिक उद्देश्यलाई एकै ठाउँमा ल्याउँछन्। विच ब्रिङ अर कम्बाइन दि प्रॉफिट एन्ड सर्भिस टुगेदर, मुनाफा र सेवा एक ठाउँमा लिएर आउँछन्। र एन्ड दे आर भेरी मच कन्सियस अबाउट द बेनिफिट अफ स्टेक होल्डर्स, बेनिफिट अफ कस्टमर, बेनिफिट अफ सोसाइटी एन्ड गभर्मेन्ट इटसेल्फ एन्ड इभन इम्प्लोइज सेयर होल्डर, होइन, यी सबैको बेनिफिटलाई कन्सर्न गर्छ, ध्यान दिन्छ, सबैलाई लाभ पुग्ने गरिकन व्यापार व्यवसाय बिजनेस गर्छ भने त्यसको संस्थालाई हामी कर्पोरेसन भन्छौँ। र त्यो कर्पोरेसन कसरी बन्छ र कसरी सञ्चालन हुन्छ भन्ने सम्बन्धमा पूर्व निर्धारण गरिएका नियमहरू, कार्यविधिहरू, संरचनाहरू र प्रणालीहरूको समष्टिलाई चाहिँ कर्पोरेट गभर्नेन्स भनेर भनिँदो रहेछ। त्यसैले प्राइभेट सेक्टरको गभर्नेन्स चाहिँ के हो, कर्पोरेट गभर्नेन्स हो भनेर बुझौँ, वा ओभरअल गभर्नेन्स आर्किटेक्टको प्राइभेट सेक्टर डाइमेन्सन चाहिँ के हो, कर्पोरेट गभर्नेन्स हो। अब शासनमा निजी क्षेत्रको भूमिका वा कर्पोरेट सेक्टरको भूमिका ज्यादै महत्त्वपूर्ण हुन्छ। अस्ति हामीले शासनको पात्रमा उद्योग धन्दा सञ्चालन, लगानी, मुनाफा, रोजगारी, प्रतिस्पर्धा, प्रविधि विकास, निर्यात, यो सबै आर्थिक वृद्धि, उत्पादकत्व प्राइभेट सेक्टरले गर्छ नि त। त्यसैले कर्पोरेट गभर्नेन्स जति स्ट्रङ भयो, इकोनोमिक ग्रोथ, स्टेटको प्रोस्पेरिटी सब त्यति धेरै राम्रो हुन्छ है। अब नेपालको सन्दर्भमा भन्नु पर्दाखेरि चाहिँ निजी क्षेत्रको धेरै विकास भइ नसकेको अवस्था, निजी क्षेत्रको कमसल क्षमता रहेको अवस्था, बजारमा एकाधिकार अनि के भन्छ कालो बजारी अथवा सिन्डिकेट कार्टेलिङ जस्ता विकृतिहरू यथावत रहेको अवस्था, वा स्वच्छ प्रतिस्पर्धा कायम गर्न नसकेको अवस्था, सरकारले मार्केटको इफेक्टिभ रेगुलेसन गर्न नसकेको अवस्था, र निजी क्षेत्रलाई प्रबन्धन गर्ने, सबलीकरण गर्ने, सहजीकरण गर्ने पर्याप्त नियमहरूको, प्रक्रिया विधिहरूको अथवा व्यवस्थाहरूको अभावको कारणले गर्दाखेरि, त्यस्तै गरी निजी क्षेत्रको सरकारप्रति अविश्वास, सरकारको निजी क्षेत्र प्रतिको अविश्वासको कारणले गर्दाखेरि कर्पोरेट गभर्नेन्स चाहिँ नेपालमा स्ट्रङ हुन सकेको छैन। यस्ता खालका समस्याहरू छन्। र कर्पोरेसन पनि फ्यामिली बिजनेसका रूपमा नेपोटिजम, फेभोरिजम, योबाट सञ्चालित हुने र अघि भनेका क्यारेक्टरिस्टिक्सहरू पूर्ण रूपले अनुसरण अनुकरण नगर्ने अवस्था भएको कारणले गर्दाखेरि कर्पोरेट गभर्नेन्स इन नेपाल इज नट सो इफेक्टिभ एन्ड सेटिस्फ्याक्ट्री, त्यो खालको अवस्था छ। यो यो चाहिँ कर्पोरेट गभर्नेन्स हो है। अब अर्को तपाईँको सिभिल सोसाइटी गभर्नेन्स, कर्पोरेट गभर्नेन्स स्ट्रङ भयो भने होइन नेपाल सरकार भनौँ न राज्यलाई कसरी प्रेसर दिन्छ? ओके, तपाईँलाई यहाँ फेरि एउटा के बुझ्नु पर्यो भने कर्पोरेट गभर्नेन्स प्यारलल्ली होइन, कर्पोरेट गभर्नेन्स भनेको बिजनेस सेक्टरभित्रको गभर्नेन्स गुड हुनु हो। त्यसको मूल उद्देश्य कर्पोरेसनको प्रफिट बढाउनु हो, गभर्मेन्टलाई ट्याक्स तिर्नु हो, अनि त्यसपछि प्रोडक्सन र प्रोडक्टिभिटी बढाउनु हो, इम्प्लोइमेन्ट जेनेरेसन गर्नु हो, अनि ताकि जिडिपी ग्रोथ हाई होस् र इकोनोमिक ग्रोथ रेट गभर्मेन्टको चाहिँ फास्टर होस्, अघि के अरे हाम्रो देशले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्नलाई सहयोग पुर्याओस्। अब अलग्गै बसेर प्रेसर दिने काम चाहिँ कर्पोरेटले भन्दा अब ठिक छ पोलिसी मेकिङमा होइन, अनि गभर्मेन्टका के अरे पोलिसी र प्रोग्रामहरूमा उसले आफ्नो सेक्टरबाट आफ्नो इन्ट्रेस्टलाई केन्द्रबिन्दुमा राखेर एज ए इन्ट्रेस्ट ग्रुप प्रेसर चाहिँ दिन्छ, तर कर्पोरेट सेक्टरको गभर्मेन्टलाई प्रेसर दिने नभइकन गभर्मेन्टसँग कोलाबरेट गर्ने र आफू फर्स्ट आउन, आफूलाई सहज वातावरण बनाउन सरकारलाई दबाब दिने अथवा उपयुक्त वातावरण सिर्जना गर्न सरकारसँग मिलेर काम गर्ने काम चाहिँ कर्पोरेटले। तर सिभिल सोसाइटी दबाब र एडभोकेसी चाहिँ सिभिल सोसाइटी गभर्नेन्सको बढी हो। र कर्पोरेट गभर्नेन्स बेटर हुनु भनेको इकोनोमीको प्रोडक्टिभिटी उच्च हुनु, ग्रोथ रेट उच्च हुनु, इम्प्लोइमेन्ट बढ्नु होइन, एक्सपोर्ट बढ्नु, टेक्नोलोजी डेभलपमेन्ट हुनु, प्रतिस्पर्धाको वातावरण अभिवृद्धि हुनु, त्यो चाहिँ कर्पोरेट गभर्नेन्सको डाइमेन्स हो। किनभने प्राइभेट सेक्टर डज ह्याभ इकोनोमिक पावर इन गभर्नेन्स, त्यो इकोनोमिक डाइमेन्सन अफ पावरलाई स्ट्रेन्थ गर्छ कर्पोरेट सेक्टरले चाहिँ। अब सिभिल सोसाइटी गभर्नेन्स भनेको चाहिँ के हो त भन्दा शासनको तिनवटा क्षेत्रमध्ये यो प्राइभेट सेक्टर, फर्मल गभर्मेन्ट, पब्लिक सेक्टर मैले भनिसकेँ। अर्को चाहिँ यो सिभिल सोसाइटी गभर्नेन्स भनेको चाहिँ नागरिक समाज जुनसँग सोसल पावर हुन्छ हो त्यो नागरिक समाज कसरी बन्छ र कसरी सञ्चालित हुन्छ भन्ने सम्बन्धी अघि उता भने जस्तै नियम प्रणाली र संरचनाहरूको समष्टिलाई हामी के भन्छौँ नागरिक समाजको शासन भन्छौँ. सो सिभिल सोसाइटी इज द सम टोटल अफ स्ट्रक्चर प्रोसेस सिस्टम एन्ड रुल्स फ्रम विच सिभिल सोसाइटिज आर फर्म्ड एन्ड म्यानेज ओर गभर्न्ड ओर अपरेटेड. नागरिक समाज बन्ने र सञ्चालन र व्यवस्थापन हुने प्रयोजनका लागि भएका नियम प्रणाली संरचना है र प्रकृतिको समष्टिलाई चाहिँ हामी के भन्दा रहेछौँ नागरिक समाजको शासन भनेर. यहाँ फेरि पनि कन्फ्युज नहुनुहोस् कि नागरिक समाजले शासन गर्छ होइन, कर्पोरेट सेक्टरले शासन गर्छ होइन. दिज आर कम्प्लिमेन्ट्री टु गभर्मेन्ट, सरकारकै कम्प्लिमेन्ट्री हुन् तिनीहरू, परिपूरक हुन्, सरकारलाई सहयोग गर्छन् अनि शासनका त तिनीहरू अवयव हुन्, खण्ड हुन्, पार्ट हुन् अथवा अङ्ग हुन्, क्षेत्र हुन्. तर गभर्नेन्स भनेको चाहिँ विदिन देम के. त्यसैले सिभिल सोसाइटी कसरी बन्छ र कसरी स्वशासित हुन्छ, सञ्चालित हुन्छ, व्यवस्थित हुन्छ, एडमिनिस्टर्ड हुन्छ. गभर्नेन्स भनेको सिम्पल बुझ्नु पर्दा एडमिनिस्ट्रेसन पनि हो होइन. त्यसैले गर्दाखेरि हाउ द सिभिल सोसाइटिज आर फर्म्ड एन्ड अपरेटेड ओर एडमिनिस्टर्ड ओर गभर्न्ड एन्ड वाट द रुल्स स्ट्रक्चर एन्ड सिस्टम्स एन्ड प्रोसेस आर युज टु फर्म एन्ड गभर्न सिभिल सोसाइटी, द्याट इज कल्ड सिभिल सोसाइटी गभर्नेन्स. तर अब यहाँ सिभिल सोसाइटी गभर्नेन्सको चाहिँ इफेक्टिभ र गुड सिभिल सोसाइटी गभर्नेन्स भयो भने द रोल अफ सिभिल सोसाइटी इन ओभरअल गभर्नेन्स सिस्टम विल बी इफेक्टिभ. त्यसो भए सिभिल सोसाइटीको रोल के हुन्छ त गभर्नेन्समा भन्दा, अस्ति पनि मैले भने खास गरिकन पैरवी र दबाब पहिलो काम हो सिभिल सोसाइटीको गभर्नेन्स सिस्टमभित्र रहेर काम गर्ने एउटा भूमिका चाहिँ पैरवी र दबाब, एडभोकेसी एन्ड प्रेसर. एडभोकेसी भनेको राम्रो काम गर्न, राम्रो कुराको, नागरिकका अधिकारको, स्वतन्त्रताको, सम्मानताको, न्यायको ओकालत गर्नु, पक्ष पोषण गर्नु, नागरिकका इच्छा आकाङ्क्षालाई आर्टिकुलेट गरिदिनु, बाहिर ल्याइदिनु, त्यसलाई एडभोकेसी भनेर भन्छ. भने प्रेसर भनेको असल काम गर्न सरकारलाई दबाब दिनु, जस्तो यो सत्याग्रह गरेर शान्तिपूर्ण चाहिँ आन्दोलनहरू गरेर मिडियामा कुरा ल्याएर सामाजिक अभियानहरू चलाएर आदि इत्यादि होइन, मौन जुलुस गरेर के गरेर हुन्छ दबाब दिनु, प्रेसर. त्यसैले यो एडभोकेसी एन्ड प्रेसर उसको भूमिका हुन्छ. अर्को चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ अवेरनेस एन्ड इम्पावरमेन्ट, सचेतना र सशक्तिकरण. आम नागरिकलाई तिम्रो अधिकार हो, तिम्रो कर्तव्य हो भनेर सिकाउने काम नागरिक समाजले गर्छ र त्यो कर्तव्य र अधिकारबारे सचेत भइसकेपछि अब नागरिक इम्पावर हुन्छ. इम्पावर भनेको इफ यु क्यान स्पिक आउट, इफ यु क्यान रेज क्वेसन, इफ यु डिमान्ड फर युर राइट एन्ड यु इफ यु अल्सो फुलफिल युर ड्युटी देन यु आर इम्पावर्ड. तपाईँ आफ्नो अधिकारको खोजी गर्न सक्ने हुनुभएको छ, प्रश्न गर्न सक्ने हुनुभएको छ, क्रिटिकल्ली सोच्न सक्ने हुनुभएको छ, चित्त नबुझेको कुरामा चाहिँ प्रश्न वा आवाज उठाउन सक्नुहुन्छ, आफ्नो अधिकार लडेर पनि लिनुहुन्छ, कर्तव्यको पनि पालना गर्नुहुन्छ, निर्णय प्रक्रियामा सक्रिय सहभागिता हुनुहुन्छ, पोलिटिकल प्रोसेसमा इफेक्टिभ पार्टिसिपेट गर्नुहुन्छ, देन यु आर इम्पावर्ड एन्ड अवेर होइन. त्यसैले नागरिक समाजले के पनि गर्छ, जनतालाई अवेर गराउँछ, त्यसपछि गएर इम्पावर्ड पनि गराउँछ र मेन स्ट्रिमिङ मूल प्रभावीकरण गर्ने काम पनि गर्छ. अर्को चाहिँ यसले के गर्छ त भन्दा सोसल अर्गनाइजेसन एन्ड सोसल मोबिलाइजेसन, सामाजिक सङ्गठन र सामाजिक परिचालन. समाजमा मान्छेलाई कुनै न कुनै रूपमा नागरिक समाजले सङ्गठित गर्छ. आमा समूह, बाल क्लब, युवा क्लब, बाल सञ्जाल, बाल पार्लियामेन्ट, साना किसान समूह, मामा के अरे बचत समूह, सहकारी समूहहरू होइन, यस्ता विभिन्न खाले कुनै न कुनै रूपमा समाजमा हेर्नु त के भन्छ सैनिक अधिकृत श्रीमती सङ्घ भनेर पनि खोल्या छ, निजामती अधिकृत श्रीमती सङ्घ भनेर पनि खोल्या छ. भनेको श्रीमानहरूको आइडेन्टिटीसँग आबद्ध भएर सङ्गठित भएपछि आवाज सुनिने भयो होइन, अनि आफ्नो माग राख्न पाइने भयो, आवाज राख्न पाइने भयो, अधिकारका लागि लड्न पाइने भयो होइन. मान्छे कुनै न कुनै रूपले यसरी अर्गनाइज हुन्छ, यस्तोलाई सोसल अर्गनाइजेसन भन्छ, सामाजिक रूपले सङ्गठित गर्ने. र त्यो सोसल अर्गनाइजेसनले के गर्छ, एक्लै मान्छे भयो भने चुप्प लाएर बसेको हुन्छ है, दुईजना भयो भने गफ गफ गर्छ, एक किसिमको ब्रेनको स्ट्रमिङ हुन्छ उसका बिचमा, इन्टेलेक्चुअल इन्टरेक्सन हुन्छ, त्यसले चाहिँ एक्टिभेसन लिएर आउँछ होइन. दसजना मान्छे भयो भने के हुन्छ, ल जाम ठोकौँ वा यसो गरौँ, त्यो दसजना भएपछि बल सिर्जना हुन्छ के. त्यसैले तपाईँ अर्गनाइज हुने बित्तिकै पावर हुन्छ, त्यसले तपाईँमा डाइनामिजम ल्याउँछ, गतिशीलता लिएर आउँछ. त्यसैले गर्दाखेरि नागरिक समाजले चाहिँ सोसाइटीमा मानिसहरूलाई के गर्छ, अर्गनाइज गर्छ र त्यसलाई मोबिलाइज गर्छ। जब अर्गनाइज हुन्छ कलेक्टिभ इनर्जी हुन्छ अनि त्यसले गर्दाखेरि मोबिलाइजेसन, आफ्नो अधिकारको लागि, सचेतनाका लागि, निर्णयमा दबाब दिनका लागि यो चाहिँ मोबिलाइजेसन। त्यसरी सोसल अर्गनाइजेसन र सोसल मोबिलाइजेसन पनि अर्को फङ्सन हो भने विभिन्न खालले च्यारिटी फङ्सनहरू गर्छ, मानव अधिकारको रक्षाका लागि आवाज उठाउने, पछाडि परेका वर्ग समूह, लोपोन्मुख, सीमान्तकृत, अति विपन्न, तिनीहरूको पक्ष पोषणमा का लागि काम गर्ने र चाहिँ यो सरकारसँग मिलेर यो सेवा प्रवाह र विकास निर्माणका काममा साझेदारी गर्ने काम पनि नागरिक समाजले गर्छ। त्यस्तै गरिकन धर्म, पहिचान, संस्कृति, जाति होइन आदि कुराको संरक्षण, नागरिक समाज भनेको के हो त भन्दा परिवार, व्यवसाय, मुनाफा का प्राप्त गर्ने गरी स्थापित र सञ्चालित व्यावसायिक संस्था, राजनीतिक दल र सरकारभन्दा बाहेकका सबै खालको सामाजिक संगठनहरू के हो, नागरिक समाज हुन्। त्यसरी नागरिक समाजले शासनमा अघिको जस्तो भूमिका खेल्छ र त्यस्तो नागरिक समाज जसको आन्तरिक शासन सक्षम हुन्छ, प्रभावकारी हुन्छ, त्यसले अघि भनेका भूमिका ओभरअल शासन प्रणालीमा राम्रोसँग खेल्ने हो। त्यसैले विदिन सिभिल सोसाइटी गभर्नेन्स स्ट्रङ हुनु पऱ्यो, इफेक्टिभ हुनु पऱ्यो। तिनीहरू नियमसङ्गत, प्रणालीगत, प्रक्रियागत, संरचनागत ढङ्गले बनेका आधारभूत चरित्रहरूमा आधारित भएर काम गर्ने र सक्षम भयो भने मात्रै अघिका रोलहरू निर्वाह गर्न सक्छन्। देन नागरिक समाजलाई मैले अघि डिफाइन गरेँ, वाट आर द क्यारेक्टरिस्टिक, के चाहिँ नागरिक समाज हो त भन्दाखेरि भोलुन्टारिजम, यो स्वयंसेवी भावले सङ्गठित संस्था हुन्छ नागरिक समाज, स्पोन्टेनिटी, स्वत स्फूर्त रूपमा बन्छ यो, दुईभन्दा बढी मानिसहरू सेल्फ हेल्प है, आफ्नो सहयोग आफैले गर्ने, सरकार कुर्ने होइन, प्रहरी कुर्ने होइन, अर्को केही कुर्ने होइन, हामी मिलेर हाम्रो सहयोग आफै गरौँ, आफ्नो सहजता आफै गरौँ, सेल्फ हेल्प, सोलिडारिटी भनेको हामी विनेस एक्यवाद भएर त्यस्तो प्रिन्सिपलबाट चल्ने, कलेक्टिभिजम अथवा कलेक्टिभ इफोर्ट, सामूहिक प्रयत्न गर्ने होइन, अनि त्यसपछि गएर के हो त भन्दाखेरि यो कुनै स्पेसिफिक फर्मल स्ट्रक्चर प्रोसेस भन्दा पनि इनफर्मालिजम, इनफर्मालिटी, अनौपचारिकताका आधारमा परिचालित हुने, सङ्गठित हुने, सञ्चालित हुने, अनि त्यसपछि एडभोकेसी फर इन्डिभिजुअल फ्रिडम एन्ड ह्युमन राइट्स, व्यक्तिको छनौट, स्वतन्त्रता, व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारको पक्ष पोषण गर्ने होइन, अनि एडभोकेसी फर द विकर सेगमेन्ट इन सोसाइटी, कमजोर वर्गको पक्ष पोषण गर्ने, वकालत गर्ने, यस्ता खालका स्पोन्टेनियसली फर्मड भएका, भोलुन्टारिजमको प्रिन्सिपलबाट चल्ने, सोलिडारिटीको प्रिन्सिपलबाट चल्ने, सेल्फ हेल्पको मान्यताबाट चल्ने, नन फर प्रफिट पर्पज भएका, मुनाफाको हिसाब उद्देश्य नभएका, गैर नाफामूलक उद्देश्य भएका होइन, जनताको जराधारबाट काम गर्ने, ग्रास रुट लेभलबाट काम गर्ने, पिपुलको धेरै ट्रस्ट भएका होइन, र सरकार जान नसक्ने, निजी क्षेत्र जान नचाहने ठाउँमा गएर सेवा सुविधा प्रवाह गर्ने काममा पनि संलग्न हुने संस्थाहरू चाहिँ के हुन् त भन्दा नागरिक समाजहरू हुन्। यिनीहरू ज्यादै ब्रोडर कुरा हो नागरिक समाज, अघि भने नि राजनीतिक दल होइन, सरकार होइन, परिवार होइन र नाफा कमाउने बिजनेस होइन, त्योभन्दा बाहेकका सबै सामाजिक सङ्गठनहरू नागरिक समाज हुन्। हामी नागरिक समाज भन्ने बित्तिकै नागरिक कर्मी बुझ्छौँ होइन, कृष्ण पहाडी अथवा के यो यिनीहरू पद्मरत्न तुलाधर होइन, यस्ताको नाम हाम्रो दिमागमा आउँछ होला, वा गोविन्द केसी, तिनीहरू त सिभिल एक्टर्सहरू हुन्, तिनीहरू नागरिक कर्मीहरू हुन् तिनीहरू, अनि त्यसपछि गएर नागरिक समाज भनेको त्यति मात्रै नभइकन के हो त भन्दा गैर सरकारी संस्था, एनजिओ, आइएनजिओहरू, समुदायमा आधारित संस्था, अघि भनेको उपभोक्ता समिति, टोल सुधार समिति होइन, आमा समूह अथवा समाजका सञ्जालहरू, बाल क्लब, युवा क्लब जस्ता खालका इन्फर्मल लुज फोरमहरू होइन, जसले कलेक्टिभ इन्ट्रेस्टका लागि काम गर्छ, त्यसपछि गएर जातीय संस्थाहरू, जनजाति महासङ्घ होइन, यस्ता खालका जातीय संस्थाहरू, धार्मिक सांस्कृतिक सङ्गठन संस्थाहरू, तिनीहरू पनि नागरिक समाज हुन्। च्यारिटी अर्गनाइजेसनहरू होइन, कल्याणकारी अथवा यो के भन्छ काम गर्ने निकायहरू, जस्तो वृद्ध आश्रम अथवा चाहिँ यो रिहेबिलिटेसन सेन्टर होइन, बाल के भन्छ के लाई संरक्षण गर्ने अनाथालय जस्ता तिनीहरू पनि, र प्रोफेसनल एसोसिएसन, टिचर्स एसोसिएसन, लयर्स एसोसिएसन होइन, उद्योग वाणिज्य महासङ्घ, यिनीहरू सबै के हो त भन्दा नागरिक समाज हो। मिडिया इटसेल्फ नागरिक समाज हो होइन, आम संसार जगत तिनीहरू पनि नागरिक समाज हुन्। पोलिटिकल पार्टीका भातृ सङ्गठनहरू पनि इन सम सेन्स ट्रेड युनियनहरू दे अल्सो कम अन्डर सिभिल सोसाइटी, तर पार्टी चाहिँ होइन है। र बिजनेस हाउसहरूको यसमा उद्योग वाणिज्य महासङ्घ चाहिँ हो, तर चौधरी ग्रुप चाहिँ होइन वा कुनै कम्पनी चाहिँ होइन। त्यसैले नागरिक समाज भनेको भेरी ब्रोडर स्कोप भएको यो सङ्गठन वा समूहको नाम हो नागरिक समाज। अब त्यस्तो नागरिक समाज अनुशासित मर्यादित इथिक्स र निश्चित रुल्स नर्म्सभित्र रहेर स्थापित भएर प्रभावकारी ढङ्गले सञ्चालित छ भने सिभिल सोसाइटी गभर्नेन्स स्ट्रङ हुन्छ। स्ट्रङ सिभिल सोसाइटी गभर्नेन्स वा इफेक्टिभ सिभिल सोसाइटी गभर्नेन्स छ भने त्यस्तो सिभिल सोसाइटीले चाहिँ गभर्नेन्समा मोर कन्ट्रिब्युसन गर्न सक्छ राज्यको शासन प्रणालीमा। अब नेपालमा चाहिँ नागरिक समाजहरू पोलिटिकल पार्टीसँग आबद्ध भएर विभक्त भएका छन्, पोलिटिकल्ली पार्टिसन छन्, यो पार्टीको र त्यो पार्टीको भन्ने। तिनीहरूले एडभोकेसी र प्रेसरमा पर्याप्त भूमिका खेल्न सकेका छैनन् र बेला बेलामा यिनीहरू एकदमै सक्रिय देखिन्छन्, अधिकांश समय यिनीहरू निष्क्रिय देखिन्छन् होइन। अनि त्यसपछि गएर यो नागरिक समाजमा पनि एलिटिजम अथवा एलिट कन्ट्रोल, नेपोटिजम, फेभरिजम धेरै देखिन्छ। आफन्तवाद, नातावाद, परिवारवाद अथवा चाहिँ यो के भन्छ टाठा राठाहरूको नियन्त्रण यसमा पनि देखिन्छ। नन फर प्रफिट मोटिभ भनिन्छ, तर यो हामीले विभिन्न खाले संस्थाहरू खोलेर व्यक्तिगत हित अभिवृद्धि गर्ने गरी त्यसको दुरुपयोग गरिराखेको देख्छौँ हामीले। त्यसैले भोलिन्टियरिज्मको क्यारेक्टरिस्टिक्स चाहिँ डिटेरिएट हुँदै गएको अवस्था छ। ग्रासरुटसम्म गएर काम गर्न सकेको अवस्था छैन। एनजिओ आइएनजिओहरू हेऱ्यो भने सदरमुकाम, सहरी एरिया एरिया त्यसमा मात्रै यिनीहरू फोकस छन् होइन, र सरकारसँग इफेक्टिभ पार्टनरसिप पनि गर्न सकेको अवस्था छैन। यस्ता खालका समस्याहरू नागरिक समाजमा छन् नेपालको सन्दर्भमा। अब यो सँगसँगै तपाईँको अर्को चाहिँ के छ त भन्दा लोकल गभर्नेन्स, स्थानीय शासन। स्थानीय शासन भनेको चाहिँ सब नेसनल गभर्नेन्स मध्येको बटम लाइनको शासन जुन हो त्यसलाई हामी लोकल गभर्नेन्स भन्छौँ। स्थानीय शासन भनेको स्थानीय स्तरमा जनप्रतिनिधिमूलक संस्था वा निकायले स्थानीय र निजी र गैर सरकारी क्षेत्रहरूसँगको सहकार्य र साझेदारीमा सङ्घीय वा केन्द्रीय सरकारको मापदण्ड, नीतिगत खाका र लक्ष्य उद्देश्यको परिधिभित्र रहेर अथवा त्यो अनुकूल हुने गरेर आफ्नो सम्बन्धमा आफैले निर्णय गर्ने, आफ्नो नियन्त्रण आफैले गर्ने, आफ्नो व्यवस्थापन आफैले गर्ने पद्धतिलाई हामी लोकल गभर्नेन्स भनेर भन्छौँ। स्थानीय शासन अथवा स्थानीय जनताका आवश्यकता परिपूर्तिका निमित्त स्थानीय निर्वाचित संस्थाले आफ्नो शासन आफैले गर्ने पद्धति छ भने त्यसलाई हामी स्थानीय शासन भन्छौँ। तर स्थानीय निर्वाचित त्यस्तो संस्थाले स्थानीय निजी क्षेत्र, स्थानीय नागरिक समाज समुदायसँगको सहकार्य र साझेदारीमा त्यो काम गर्नु पर्यो। तर स्थानीय शासनलाई मापदण्ड प्रदान गर्ने र एउटा मापदण्डको परिधिभित्र राख्ने काम चाहिँ फेरि कसले गर्छ, केन्द्रीय शासनले गर्छ। सो इट इज ए सब कम्पोनेन्ट अफ नेसनल गभर्नेन्स सिस्टम। यो इन्डिपेन्डेन्टली त रहँदैन, नेसनल गभर्नेन्सले, कन्स्टिट्युसनले, नेसनल लले अनि नेसनल डिरेक्टिभ्सहरूले, नेसनल्ली सेट स्ट्यान्डर्डहरूले गाइडेड भएर स्थानीय शासन सञ्चालन हुन्छ। त्यसैले स्थानीय शासनका पात्रमा स्थानीय सरकार वा अहिले हामीले भनेको स्थानीय तह, अनि त्यसपछि स्थानीय निजी क्षेत्र, स्थानीय गैर सरकारी क्षेत्र, स्थानीय सामुदायिक क्षेत्र र प्रादेशिक र राष्ट्रिय सरकार, यिनीहरू स्थानीय शासनका पात्रहरू हुन्। राष्ट्रिय र प्रदेश सरकारले, सङ्घीय र प्रदेश सरकारले स्थानीय तहलाई रिसोर्सको ब्याकअप, मापदण्ड र नियमको ब्याकअप होइन, टेक्नोलोजी अनि क्यापासिटी डेभलपमेन्ट, विभिन्न स्थानीय सरकारहरूका बिचमा कोअर्डिनेसन, कन्फ्लिक्ट रिसोल्युसन, प्रब्लमहरूको सल्भिङ, यो सबै काम गरिदिने भएकोले नेसनल गभर्मेन्टको एब्सेन्समा लोकल गभर्नेन्स आफै चाहिँ अस्तित्वमा रहन सक्दैन। यसलाई हामीले स्थानीय शासन भन्छौँ। हाम्रो थर्ड पेपरमा विकेन्द्रीकरण भन्ने छ, त्यो पनि यसैसँग औपचारिक हो। गाउँपालिका नगरपालिका पुरै औपचारिक हो, कानुन बनाउन सक्छ, त्यो सबै गर्न सक्छ। गाउँपालिका नगरपालिकाको शासन नै स्थानीय शासन हो, तर त्यसले स्थानीय निजी क्षेत्र, गैर सरकारी क्षेत्रसँग मिलेर काम गर्नु पर्यो र केन्द्रीय सरकार र प्रदेश सरकारसँगको पनि सहकार्यमा काम गर्नु पर्यो। अब स्थानीय शासन हुनलाई के चाहिन्छ, स्थानीय टेरिटोरी हुनुपर्छ, लोकल टेरिटोरी। गाउँपालिकाको आफ्नो भूगोल हुन्छ, नगरपालिकाको आफ्नो भूगोल हुन्छ, जतिभित्र उसले शासन गर्न सक्छ। अर्को चाहिँ लोकल अथोरिटी हुनु पर्यो, त्यसको शासन गर्ने संस्था स्थानीय स्तरमै निर्वाचित भएर बनेको हुनु पर्यो, लोकल हुनु पर्यो। त्यो संस्थाको लिडरसिप लोकल हुनु पर्यो, लोकल लिडरसिप। त्यो टेरिटोरीभित्रै बसोबास गर्ने स्थायी बासिन्दा, त्यहीँ जन्मे हुर्किएको, त्यहीँ बसोबास गर्ने नागरिक हुनु पर्यो, लोकल लिडरसिप पनि हुनु पर्यो. सुड फोकस अन लोकल सर्भिस डेलिभरी. यसको केन्द्रबिन्दु के हुनुपर्छ भन्दा स्वास्थ्य, शिक्षा, सरसफाई, खानेपानी, सामुदायिक पूर्वाधार, सचेतना, होइन, न्याय, सामाजिक सुरक्षा जस्ता स्थानीय सेवा प्रवाहमा यो केन्द्रित हुनुपर्छ. लोकल डेभलपमेन्ट है, यसको फोकस चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय विकासको चिन्ता यसले लिनु परेन, आफ्नो लोकल टेरिटोरीभित्रको विकासमा यो केन्द्रित हुनु पर्यो. फाइनान्स बाई लोकल रिसोर्स, स्थानीय सरकार भन्ने, स्थानीय शासन भन्ने, तर सबै केन्द्रको मात्रै मुख ताकेर बस्ने होइन, आफ्नो स्रोत आफैले जुटाउने र आफ्नो खर्चको प्रबन्ध आफैले गर्न सक्ने गरिकन यो लोकल रिसोर्सबाट सञ्चालित हुनुपर्ने हुन्छ. र लोकल अकाउन्टेबिलिटी, गभर्मेन्ट एन्ड गभर्मेन्ट मेसिनरी सुड बी अकाउन्टेबल टु अस पिपुल लोकल्ली, स्थानीय स्तरमै त्यो के हुनु पर्यो, उत्तरदायी हुनु पर्यो. हो यस्तो खालको क्यारेक्टरिस्टिक्स भएको शासनलाई चाहिँ हामी के भन्छौँ, स्थानीय शासन भन्छौँ. हाम्रो संविधानले तीन तहको राज्य संरचना र स्थानीय तहको चाहिँ अधिकार अनुसूची 8 एकल, अनुसूची 9 साझा अधिकार र संविधानले गरेको व्यवस्था बमोजिम विगतको स्थानीय निकायलाई पुनर्संरचना गरेर 4,000 भन्दा बढी स्थानीय निकायहरूलाई हामीले 753 स्थानीय तह बनाएका छौँ र 753 सरकार गठन भएका छन् निर्वाचनबाट. स्थानीय सरकार सञ्चालन ऐन 2064 बमोजिम तिनीहरूले संविधानले दिएको अधिकारको सीमाभित्र, एकल र साझा अधिकारको सीमाभित्र रहेर आफ्नो विषयमा आफैले निर्णय गर्ने, आफ्नो व्यवस्थापन आफैले गर्ने, आफ्नो नियन्त्रण आफैले गर्ने गरी अर्ध स्वायत्त, अर्ध सार्वभौमिक इकाइका रूपमा क्रियाशील रहेको अवस्था छ. यद्यपि वी हैव लट अफ प्रब्लम इन लोकल गभर्नेन्स, सबभन्दा मेन कुरो चाहिँ स्थानीय तहको क्षमता कमजोर छ, क्यापासिटी इन्हान्स नगरेसम्म त्यसले स्थानीय शासनलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सक्दैन. पुअर कोलाबोरेसन एन्ड पार्टनरसिप विथ प्राइभेट सेक्टर, नन गभर्मेन्ट सेक्टर एन्ड कम्युनिटी एट लोकल लेभल, स्थानीय तहले स्थानीय निजी क्षेत्र, नागरिक समाज, गैर सरकारी संस्था, मिडिया, यिनीहरूसँग राम्रो साझेदारी सहकार्य गर्न सकेको छैन. अर्को चाहिँ के छ त भन्दाखेरि पुअर फिस्कल कम्पिटेन्सी, यो वित्तीय सक्षमता चाहिँ कमजोर छ. वित्तीय सक्षमता भनेको आर्थिक गतिविधि बढाउने र ट्याक्सको दायरा विस्तार गरेर आफ्नो स्रोत आफैले जुटाउने अनि सरकारी लगानी मार्फत उच्च प्रतिफल प्राप्त गर्ने आदि गरेर फिस्कल कम्पिटेन्सी बढाउन सक्ने देखिँदैन स्थानीय तहले, अथवा कमजोर फिस्कल कम्पिटेन्सी छ. त्यसैले यो सरकार भने डिपेन्डेन्ट भएर केन्द्रले जति स्रोत दिन्छ त्यही अनुसार काम गर्ने भएर बस्नु परेको अवस्थामा स्थानीय शासन प्रभावकारी हुन सकेको छैन. अर्को चाहिँ सेन्ट्रलाइज एटिच्युड एट द लिडरसिप एट फेडरल लेभल, सङ्घीय तहमा केन्द्रमा बसेका नेताहरूमा राज्यको प्रशासनिक अधिकार तल दिन रहरै छैन, केन्द्रीकृत मानसिकता र प्रवृत्ति हारी छ, त्यसले पनि दिएको अधिकार पनि तल प्रयोग हुन सकिराखेको छैन, त्यो पनि समस्या छ. भने अर्को चाहिँ देयर आर न्युमरस पोटेन्सियालिटी अफ कन्फ्लिक्ट एन्ड बट देयर आर नो इफेक्टिभ मेकानिजम टु रिजल्भ द्याट कन्फ्लिक्ट अर मिटिगेट द्याट कन्फ्लिक्ट. द्वन्द्वका थुप्रै सम्भावनाहरू छन् र देखा पनि पर्न थालेका छन्, ती द्वन्द्वहरू समाधानको प्रभावकारी संरचनाको अभावमा पनि स्थानीय शासन प्रभावकारी हुन सकेको छैन. ल्याक अफ इफेक्टिभ अकाउन्टेबिलिटी, लोकल अकाउन्टेबिलिटी, स्थानीय उत्तरदायित्व कमजोर छ. नेताले के गर्छ, रिसोर्स र पावर आफूमा होल्ड गर्छ, आयोजनामा को ठेक्का आफ्नै मान्छेलाई पार्छ, डोजर आफैले किन्छ अनि बाटो सबै जङ्गल फाट्छ वा पहाड भत्काउँछ अनि त्योबाट आउने पैसा आफ्नै खल्तीमा लाने खालको अकाउन्टेबिलिटी फुअर छ, होइन. त्यो काम गर्दाखेरि पार्टिसिपेटरी अप्रोच हामीले कायम गर्न सकेका छैनौँ. अर्को लोकल गभर्नेन्समा सबभन्दा ठुलो थ्रेट के छ भन्दा मिसयुज, करप्सन एन्ड इरेगुलारिटिज अफ पब्लिक रिसोर्सेस, सार्वजनिक स्रोतको दुरुपयोग, अनियमितता र भ्रष्टाचार बढ्दो छ. त्यस्तो हो भने लोकल गभर्नेन्स इफेक्टिभ होइन, झन् के हुन्छ यो डिस्ट्रक्टिभ अथवा नकारात्मक हुनसक्छ. एन्ड देयर आर मेनी सिम्टम्स अफ लोकल एलिट क्याप्चर, स्थानीय टाखा बाखाको नियन्त्रणको सङ्केतहरू पनि हामीले देखिँदै आएका छौँ. चुनाव जित्ने वडा अध्यक्ष वा मेयर वा अध्यक्षहरू यिनीहरू प्रायः एलिट्स नै हुन्छन् र तिनीहरूले जनतालाई सेवा सुशासन भन्दा पनि शक्ति र स्रोत आफ्नो बेनिफिटमा प्रयोग गर्न थालेका थुप्रै घटना परिघटनाहरू देखिएको छ. त्यसले लोकल एलिट क्याप्चर बढाउने जोखिम पनि बढेको छ. अर्को चाहिँ डिटेरियोरेसन इन द सर्भिस क्वालिटी, स्थानीय तहले प्रदान गर्ने सेवाको गुणस्तर दिन प्रतिदिन घट्दै गएको छ. अथवा किन, जनशक्ति छैन, संरचना छैन, रिसोर्स छैन, जिल्लामा कार्यालय आउँदाखेरि एउटा अफिसर लेभलको कृषिको प्राविधिक बाली विज्ञ बस्थ्यो होला, एमबिबिएस डक्टर बस्थ्यो होला, तर लोकल तिमी आफै चलाऊ भनेपछि दे कान्ट हायर अनि पे ओर रिटेन त मान्छे हायर गर्न सके पनि पैसा दिन सके पनि एमबिबिएस गरेको डक्टर गाउँपालिकामा गएर बस्दै बस्दैन होइन, वा कुनै अधिकृत स्तरको कर्मचारी टिकाउन धेरै गाह्रो हुन्छ, अहिले प्रशासकीय अधिकृत त पठाउन सकेका छैन हामीले होइन, सो त्यसले गर्दा सेवाको गुणस्तर घट्ने जोखिम रहन्छ। सो दिज आर द प्रब्लम अर च्यालेन्जेस अफ लोकल गभर्नेन्स, चाहिँ एकदमै इम्पोर्टेन्ट हो। अहिले मैले भनेको ह्यान्ड हाउसमा पनि छ, तपाईँले कति टिक्नुभयो ह्यान्ड हाउसमै भएको मैले बोल्छु भन्ने छैन, त्यो सबै कन्ट्रा गरेर बोल्ने होइन, त्यसैले मलाई यहाँ बोलिरहेको बेला पनि नयाँ कुरा आएको हुनसक्छ, त्यो कुरा चाहिँ सँगसँगै ह्यान्ड हाउस पल्टाएर नभएको कुरा भयो भने एड गर्नुभयो भने द्याट विल बी मोर फ्रुटफुल होइन। सो यसरी यो स्थानीय शासन हो। अब बच्यो एउटा कोअपरेटिभ गभर्नेन्स होइन, धेरै क्वेसन छ यसमा सोधेर साध्य हुँदैन, त्यो पनि भन्नु अघि पनि सोध्नु भएको थियो, के भन्नुभएको ल भन्नु त हजुर ल भन्नु होइन होइन, यो भनेको मतलब यो डिटेल क्लास होइन, एउटा त यो बुझिसकेका हुनुपर्छ, मैले रिकल गर्नलाई मात्रै पनि भन्नु नि सोधिहाल्नु त लोकल त फर्मलै हो, रेजिम इलेक्टेड बडी कानुन बनाउने कानुन सञ्चालन गर्ने त्यो त सबै फर्मल गभर्नेन्स हो है। अब यहाँ जुन मैले भन्दै थिएँ अब यो कोअपरेटिभ गभर्नेन्समा चाहिँ युआर इन कन्फ्युजन बिकज गाइड्सले कन्फ्युजन छ, क्लासमा पढाउनेले कन्फ्युजन दिएको छ, र तपाईँलाई मैले यहाँ के भन्छु भने दुइटै कुरा तपाईँले पढ्नुहोस् होइन, एउटा धेरै नै के लेखा छन् अधिकांश, एउटा कुन चाहिँले सुरुमा गाइड लेख्थ्यो त्यसपछि पढाउनेले पनि त्यही गाइडबाट पढायो, अर्कोले सारेर गाइडमा त्यही लेख्यो, जति नयाँ गाइड किने पनि तपाईँ एउटाकै कपी हो त्यो है गाइडहरू भनेको है बजारमा भएको, त्यसरी ती सबैले के लेखा छन् त कोअपरेटिभ गभर्नेन्सको सहकारितामूलक शासन भनेको छ, त्यसको चाहिँ सहकारी संस्थाको विषयमा लेखेका छन्। तपाईँलाई लाग्न पनि सक्छ हामीले सिभिल सोसाइटीको शासन पढ्यौँ, कर्पोरेसनको शासन पढ्यौँ भनेपछि सहकारीको शासन किन्न पर्ने, किनभने हाम्रो तिन खम्बे अर्थनीति हो होइन, त्यो पनि त्यही होला, त्यो पनि फाइन, त्यो पनि पढ्नुहोस्, माथितिर पनि काम लाग्छ, किनभने राज्यका शासनका विकासका तिनवटा पात्र तिनको भूमिका भन्ने त माथि पनि आउँछ। कोअपरेटिभ्सको त्यो पनि पढ्नुहोस्, त्यसका क्यारेक्टरिस्टिक्स पढ्नुहोस्, नेपालमा कोअपरेटिभ्सको अवस्था के छ, समस्या के छन्, एभ्रिथिङ यु रिड द्याट, र जहाँसम्म कहिले काहीँ यसैमा त्यही आउन पनि सक्छ, किनभने क्वेसन बनाउनेले पनि त्यही बुझेको हुनसक्छ, तर यो सहकारीको शासन भनेको छैन, यो सहकारितामूलक शासन भनेको छ, र यो गरेको पनि के हो त भन्दा पराराज्य राष्ट्रिय उपराज्य निजी सार्वजनिक गैर सरकारी भएपछि के हो त भन्दा तिनलाई एक ठाउँमा ग्लु गर्नु पऱ्यो नि, इन्टिग्रेट गर्नु पऱ्यो नि, पारस्परिक सहसम्बन्ध कायम गर्नु पऱ्यो नि, हो त्यो एक ठाउँमा ल्याएर कोलाबोरेटिभनेस, कोअपरेटिभनेस, को एक्जिस्टेन्स, कोअर्डिनेसन होइन, कलेक्टिभ इफोर्ट कायम गर्ने सिद्धान्त भएको शासनलाई चाहिँ हामी सहकारितामूलक शासन भन्छौँ। गभर्नेन्स आइदर क्यान बी कम्पिटिटिभ ओर कोअपरेटिभ, कम्पिटिटिभ यो कोअपरेटिभ चाहिँ फेडरल सिस्टमको सन्दर्भमा जन्मिएको शासकीय अवधारणा हो, साउथ अफ्रिकाको संविधान हेर्नुभयो भने त्यहाँ एउटा सिङ्गै च्याप्टर छ कोअपरेटिभ गभर्नेन्सको विषयमा, त्यसले प्रिन्सिपलहरू डिफाइन गरेको छ, कार्यशक्तिको तीन तहका बीच स्पष्ट विभाजन गर्ने, तिनीहरूका बीच परस्पर सहयोगको भावनामा काम गर्ने, एक अर्को प्रतिद्वन्दीको हिसाबमा नजाने, एकले अर्काको काम कारवाही विरुद्ध लिगल एक्सनमा नजाने, साझा लक्ष्य उद्देश्य बजेट निर्धारण गरेर काम सामूहिक प्रयत्नबाट काम गर्ने भनेर यसरी प्रिन्सिपलहरू त्यसले डिफाइन गरेको छ। त्यसैले कोअपरेटिभ गभर्नेन्स भनेको चाहिँ के हो त भन्दा ए गभर्नेन्स सिस्टम इन विच स्टेट पावर एन्ड रिसोर्स इज डिभाइडेड अमङ डिफरेन्ट लेभल्स अफ गभर्नेन्स एट द सेम टाइम डिफरेन्ट एक्टर्स अफ गभर्नेन्स एन्ड युजिङ द्याट पावर एन्ड रिसोर्सेस टु म्याक्सिमाइज दि इफ के भन्छ रिजल्ट अफ गभर्मेन्ट इफोर्ट फर वर्किङ इन फेभर अफ पिपुल एन्ड अचिभिङ दि नेसनल गोल्स, राज्य शक्ति र स्रोतको विभिन्न तह र पात्रमा बाँड्ने, अधिकारको विभिन्न तह र पात्रमा बाँड्ने, कामको विभिन्न तह र पात्रमा बाँड्ने र तिनीहरूका बिचमा पारस्परिक सहयोग र सहकारितामा काम गरेर राज्यको लक्ष्य उद्देश्य अधिकतम स्तरमा हासिल गर्ने प्रणालीलाई हामी के भन्छौँ बहुस्तरीय, के बहुस्तरीय भनेर अघि भन्यौँ, को त्यो भित्रको प्रिन्सिपल तिनीहरूलाई एक ठाउँमा ल्याउने मान्यताहरूको समष्टिलाई चाहिँ हामी सहकारितामूलक शासन भन्छौँ। त्यसैले सहकारितामूलक शासन भनेको यस्तो प्रणाली हो जसमा शासकीय शक्ति अधिकार र स्रोतको विभिन्न तह र पात्रका बिचमा बाँडिन्छ अनि तिनीहरूले सामूहिक प्रयत्नद्वारा पारस्परिक सहयोगद्वारा र सहकारिताद्वारा मुलुकको आर्थिक सामाजिक विकासको लक्ष्य प्राप्तिमा सामूहिक प्रयत्न गर्ने पद्धति छ भने त्यसलाई चाहिँ हामी के भन्दा रहेछौँ, कोअपरेटिभ गभर्नेन्स भनेर भन्दा रहेछौँ, सहकारितामूलक शासन भनेर भन्दा रहेछौँ। त्यसैले त्यो निजी क्षेत्र, गैर सरकारी क्षेत्र, सरकार, पराराज्य तह र उपराज्य तहलाई एकै ठाउँमा ल्याएर कलेक्टिभ अपरेसनलाइजेसन, सामूहिक सञ्चालन गर्ने काम चाहिँ कोअपरेटिभ गभर्नेन्सको प्रिन्सिपलले गर्दो रहेछ। हाम्रो सङ्घीय शासन प्रणाली संविधानको धारा 50 पारस्परिक सहयोगमा आधारित सङ्घीय शासन प्रणाली, धारा 232 सह अस्तित्व, सहकारिता र समन्वयमा आधारित तीन तह बिचको सम्बन्ध, अनि त्यसपछि गएर नेपालको आर्थिक विकास सार्वजनिक निजी र सहकारी साझेदारीको मोडेलमा गर्ने संविधानको राष्ट्रिय नीति अथवा राज्यको नीति, त्यस्तै गरी धारा 235 सङ्घ प्रदेश र स्थानीय तहका बिचको सम्बन्धलाई परिभाषित गर्न सङ्घले कानुन बनाउने व्यवस्था, यी सबै प्रोभिजनले के गरेको छ त भन्दाखेरि नेपालको शासन प्रणाली सहकारितामूलक शासन प्रणाली हो भनेर पुष्टि गरेको अवस्था छ। किनभने बहुतयीय शासन हामीले प्रयोग गर्यौँ सङ्घीयतासँगै, तर त्यो बहुतबिचको सम्बन्ध चाहिँ कम्पिटिटिभ होइन, कोअपरेटिभ हुनेछ भनेर भनेको छ होइन। त्यसैले यो दुइटै मान्यता, दुइटै कुरालाई पढेर जानुहोस्, जाँचमा क्वेसन जस्तो आउँछ त्यसको इन्टेन्सन के हो त्यही अनुसारको आन्सर दिनुपर्छ है। यसमा चाहिँ तपाईँलाई मैले भनेको ठिक हुनुपर्छ वा अर्को ठिक हुनुपर्छ भनेर केही पनि भन्दिनँ, दुइटै ठिक हो, यसमा केही पनि फरक छैन होइन, भने फरक छ तर ठिक हो दुइटै आफ्नो आफ्नो ठाउँमा। गुगल गर्नुभयो भने कोअप गभर्नेन्स भन्नुभयो भने सहकारी संस्थाको विषयमा पनि हुन्छ, तर यो चाहिँ कोअपरेटिभ गभर्नेन्स अथवा सहकारीको शासन होइन, सहकारितामूलक शासन भनेको मिलेर गर्ने शासन भनेको हुनाले, सहकारितामूलक शासन भनेको हुनाले यसरी बुझ्नुपर्ने हुन्छ। मैले हेन्सअपमा प्रिन्सिपल अनि नेपालको अघि संविधानका व्यवस्थाहरू त सबै भनिहालेँ, साउथ अफ्रिकाको प्रोभिजन इक्जाम्पलहरू त्यो पनि दिएको छु, अनि होइन त्यो मात्रै होइन, निजी क्षेत्र र गैर सरकारी क्षेत्र पनि हो, दुइटै होराइजन टु भर्टिकल, अघिको बहुस्तरीयको दुइटै पोललाई, ठाडो र क्षितिजेलाई एक ठाउँमा ल्याउने काम सबै सहकारितामूलक शासन है। यसरी हामीले अब एउटा अन्तिममा तपाईँको संयुक्त राष्ट्र सङ्घ भनेर राखेको चाहिँ संयुक्त राष्ट्र सङ्घको स्थापना कहिले भएको हो, यसका कतिवटा अङ्ग छन्, तिनीहरूको काम कर्तव्य के हो भन्नलाई राखेको होइन, गठन कसरी हुन्छ भन्नलाई राखेको होइन, तर अफसोस जाँचमा त्यही आउन पनि सक्छ, सुरक्षा परिषदको गठन, सुरक्षा परिषदका काम भनेर पनि आउन सक्छ, यहाँ प्रिपेयर फर द्याट ह्यान्डआउटमा मैले त्यो सबै लेखिदिएको पनि छु। तर संयुक्त राष्ट्र सङ्घ सिम्पल तपाईँलाई किन राखेको हो भने UN is the example of global governance. UN is the label of multi-layer supranational governance. यो चाहिँ पराराष्ट्रिय तहको शासनको तह है, संयुक्त राष्ट्र सङ्घ भनेर बुझाउनलाई राखेको मात्रै हो। हाउ इट इज दि सुप्रानेसनल लेभल गभर्नेन्स अथवा हाउ इट इज दि ग्लोबल गभर्नेन्स भन्दाखेरि, यो चाहिँ संसारका सबै देशहरू यसका सदस्य हुन्छन् अनि यसको कार्यक्षेत्र ती सबै सदस्य राष्ट्रहरू हुन्छ, त्यसैले यो ग्लोबल गभर्नेन्स हो, सुप्रानेसनल गभर्नेन्स हो। यो केबाट चल्छ, ती देशहरूले हस्ताक्षर गरेर स्वीकार गरेको चार्टरद्वारा चल्छ, बडापत्रद्वारा चल्छ। त्यसैले यसले पाएको शक्ति र यसले प्रयोग गर्ने स्रोत कहाँबाट आउँछ, सदस्य राष्ट्रहरूले ट्रान्सफर गरेर आउँछ, त्यसैले गर्दा यसको स्रोत र शक्ति दुइटैको स्रोत चाहिँ मेम्बर स्टेट्सहरू हुन्, त्यसैले गर्दाखेरि यो ग्लोबल गभर्नेन्स यानि कि सुप्रानेसनल लेभल अफ गभर्नेन्स हो। यसको काम गर्दाखेरि जोड फोकस केमा हुन्छ त भन्दाखेरि, लिस्ट डेभलप कन्ट्री, डेभलपिङ कन्ट्री, पुअर सेगमेन्ट अफ पिपुल अफ द वर्ल्ड होइन, अनि त्यसपछि डिजास्टर रिस्क, ह्युमन राइट्स अथवा यो के भन्छ भायोलेन्स, त्यसको अगेन्स्टमा काम गर्न र त्यस्ता मुलुकहरूको आवाज मुखरित गर्न कमन फोरम उपलब्ध गराउने काम यसले गर्छ। त्यसैले गर्दा यो ग्लोबल गभर्नेन्स हो र सुप्रानेसनल लेभल अफ गभर्नेन्स हो। यसले के गर्छ, देश देश बिच, एउटा देशले मात्रै गर्न नसक्ने देशभन्दा बियोन्ड ग्लोबल कन्सर्नहरू, ग्लोबल एजेन्डाहरू, युनिभर्सल एजेन्डाहरूमा काम गर्छ। SDG सस्टेनेबल डेभलपमेन्ट गोल इज नट ए स्लोगन अफ ए कन्ट्री, बट दिस इज अल अबाउट द डेभलपमेन्ट अफ अल कन्ट्री इन द वर्ल्ड, बेसिकली डेभलपिङ कन्ट्री। MDG, SDG, ह्युमन राइट्स, इन्टरनेसनल ल, ट्रिटी होइन, अथवा यो चाइल्ड राइट्स अथवा भायोलेन्स के अरे जेन्डर राइट्सको कुरा, वुमेन राइट्सको कुरा, अथवा यो अहिले भनौँ न यो डब्ल्युएचओको इन्स्ट्रक्सन र उसको डिरेक्टिभ्सहरूलाई संसारले फलो गरिरहेछ कोरोनाको सम्बन्धमा, होइन? अब विश्वमा कोरोनाको कारणले गर्दा ग्लोबल हेल्थ क्राइसिस हो कि होइन भनेर उसले घोषणा गर्यो भने सबैले मान्नुपर्ने हुन्छ, होइन? भनेपछि त्यो के होला त ग्लोबल गभर्नेन्स भयो। ग्लोबल गभर्नेन्सका अरू पनि छन्, जस्तो डब्लुटिओ इकोनोमिक रेजिम हो ग्लोबल गभर्नेन्सको, अनि युएन चाहिँ सबैको कम्पोजिसन हो, डेभलपमेन्ट पोलिटिक्स अनि त्यसपछि इकोनोमिक्स इन्भाइरोमेन्ट सोसियो कल्चरल यी सबैको एपेक्स, त्यसैले विश्व शासनको एपेक्सका रूपमा युएनलाई लिन्छ। यसका स्पेसलाइज एजेन्सीहरू छन्, तिनीहरूले ती सेक्टर सब सेक्टरहरूमा बसेर काम गर्छन् र यसको डिसिजन मेकिङ जेनरल्ली कन्सेन्सस बेस्ड हो बाई प्रिन्सिपल। तथापि अब कतिपयमा मेजोरिटी सिस्टम पनि हुनसक्छ, रिप्रेजेन्टेसन सबै मुलुकहरूको सबै अङ्गमा हुने व्यवस्था मिलाइएको छ, त्यसैले गर्दाखेरि चाहिँ यो राज्यहरूभन्दा माथि राज्यहरूले सम्झौता गरेर दिएको अधिकार र स्रोतको प्रयोग गर्ने र विश्वव्यापी रूपमा काम गर्ने ग्लोबल गभर्नेन्स यानि कि सुप्रानेसनल लेभल अफ गभर्नेन्स हो भनेर मैले यो पोइन्ट पोइन्टमा त्यहाँ दिएको छु। यसरी यति पढे पुग्ने हो यो, तर पनि अब संयुक्त राष्ट्र सङ्घ यसको स्थापना, यसका उद्देश्य, यसका सिद्धान्त, यसका अङ्ग र ती अङ्गका काम, यसमा भएका इभन के पनि पढ्नुहोस् भने यसका कमजोरी सुधारका उपायसम्म पनि, किनभने प्रश्न बनाउने मान्छे कमसे कम पनि सचिव भइसकेको मान्छेले नै बनाउँछ तपाईँको क्वेसन, यसो वा बहालवाला सचिव वा रिटायरवाला सचिवले, अनि उसले ठुल्ठुला कुरा पढेको हुन्छ अनि के दिउँ डङ्ग सोधौँ न संयुक्त राष्ट्रसङ्घका कमजोरी के छन्, संयुक्त राष्ट्रसङ्घमा कस्तो सुधार गर्नु। तपाईँ जहाँ हो एउटा मान्छे बल्ल बल्ल जिकेमा 40 नम्बर ल्याएर यहाँ चिर्नु भएको छ, होइन, झुक्किएर तपाईँ युएनको रिफर्मको सुझाव दिने हैसियतको त काँडा हुनुहुन्छ त तपाईँ, होइन, तर सोधिदिन्छ। त्यसैले त्यस्तो सुझाव सोध्यो भने पनि तपाईँ डराउनु हुँदैन। संयुक्त राष्ट्रसङ्घ ह्याज बिन ए काइन्ड अफ बोटल नेक अफ बिग फाइभ, होइन, अथवा यो चाहिँ पाँच इन्ट्राप्ड विथ द पावर के भन्छ वार बिट्विन बिग फाइभ, पाँचवटा यो स्थायी सदस्यहरूको शक्ति सङ्घर्षको चेपुवामा परेको छ। यो धेरै जसो कुराहरू त्यो पाँचवटाको कन्सेन्ससमा मात्रै निर्णय हुन्छ, नभए भिटो प्रयोग गरे पनि निर्णय हुँदैन। इडियोलोजिकल्ली डिफरेन्ट कन्ट्रीहरू छन्, अपोजिट कन्ट्रीहरू छन्, एउटाले भनेको अर्कोले भिटो प्रयोग गर्छ, अर्कोले भनेको अर्कोले भिटो प्रयोग गर्छ, त्यसैले इम्पोर्टेन्ट विषयमा निर्णय नै हुन सक्दैन, नम्बर एक। त्यसैले यसको सुधार के गर्ने, यो चाहिँ स्थायी सदस्य बढाउनु पर्छ भनेर भन्नु पर्यो, होइन, अनि त्यसपछि यो कन्सेन्ससलाई मेबी 15 स्थायी सदस्य बनायो भने मेबी 2/3 भोटले पो निर्णय गर्ने बनाउने कि त्यो हुनसक्छ। दोस्रो कुरा अब यसमा चाहिँ के छ त भन्दाखेरि यो खालि ठुला मुलुकहरूको बन्दी जस्तो बनेको छ, तिर्दैनन् उनीहरूले। अमेरिकाले युएनले एउटा निर्णय गर्दै गर्छ, उसले आफ्नै तरिकाले गरिरहन्छ। इराकमा नजाऊ भने त्यो ठोक्दियो, उसको देशमा गर, उसकै कानुन प्रयोग गरेर त्यहाँकै राष्ट्रपतिलाई अपदस्थ गरेर अदालतले फैसला गरेर मृत्युदण्ड दिने फैसला गरेर अमेरिकाले जुन्याइदियो सद्दाम हुसेनलाई, होइन, अफगानिस्तानमा इन्भेड नगर भनेको थियो, त्यहाँ पनि ठोक्यो, मान्दैन। पैसा सबभन्दा बढी उसैले दिनुपर्छ, 22% उसको छ टोटल रेभेन्यूमा, उसले कन्ट्रिब्युट गर्नुपर्ने, त्यसैले तिर्दैन, सबैभन्दा बढी ड्यु त्यही छ, होइन, ऊ हेडक्वार्टर उसैको न्युयोर्कमा लगेर राखेको छ, होइन, भनेपछि डोमिनेन्स छ, उनीहरूले निर्णयको उल्लङ्घन तिनीहरूले नै गर्छन् र साना मुलुकहरूको गरिब विकासशील मुलुकहरूको सेयर इन्फ्लुएन्स चाहिँ कम छ त्यहाँ, त्यो अर्को समस्या हो भने त्यो इन्टर्नल गभर्नेन्समा पनि प्रब्लम छ, रिस्ट्रक्चरिङ गर्नुपर्छ, होइन, अब त्यसको भएका अङ्गहरूको पुनर्संरचना गर्नुपर्छ, आन्तरिक शासन प्रणालीलाई भनेको इन्टर्नल एडमिनिस्ट्रेसन र त्यो संरचनालाई पनि रिफर्म गर्नु जरुरी छ, होइन, आदि इत्यादि भनौँ न, यसरी सुधारका उपाय पनि तपाईँले दिन सक्नुहुन्छ। तथापि नेपालमा संयुक्त राष्ट्रसङ्घले खेलेको भूमिका वा थर्ड वर्ल्ड कन्ट्रीका लागि इट इज भेरी इम्पोर्टेन्ट, किनभने हामी जस्तो कमजोरको आवाज उठाउने ठाउँ हो, कमसेकम डिजास्टर र क्राइसिसको बेलामा ग्लोबल अपिल गरिदिन्छ उसले, नेपालमा भूकम्प गयो है सहयोग गर भनेर ग्लोबल अपिल गर्छ, त्यसपछि पिस प्रोसेसमा संसारभरि नै नेपालका लागि पनि यसको ठुलो भूमिका छ। हामीले शान्ति प्रक्रियामा युएनको अब्जर्भेसनमा त्यत्रो आएर बस्यो गऱ्यौँ, ह्युमन राइट्समा द्वन्द्वको बेलामा हाई कमिसनरको रिप्रेजेन्टेटिभ आएर अफिसै खोलेर बस्यो, अनि हाम्रो जस्तोलाई टेक्निकल सपोर्टमा क्षमता विकास क्षमता अभिवृद्धिमा यसले खेलिरहेछ, त्यस्तै डेभलपमेन्टका एजेन्डा र गोलहरू तय गर्नमा एसडिजी हो, त्यो एसडिजीको हामीले एग्री गऱ्यौँ विदेशले, अनि हामीलाई रिसोर्स दिन्छ र हामीले विकासमा खर्च गरिरहेछौँ, पोभर्टी रिडक्सन, क्लाइमेट चेन्ज, इन्भाइरोमेन्टल प्रोटेक्सन, होइन, अनि त्यसपछि गएर के हो त भन्दाखेरि चाहिँ यो के अरे ल्यान्डलक कन्ट्री, लिस्ट डेभलप कन्ट्री, माउन्टेनियस कन्ट्री, यिनीहरूका प्रब्लमहरूलाई सल्भ गर्ने फोरम दिने र ती कुराहरूलाई उठान गर्ने अवसर दिने जस्ता कुरामा चाहिँ यसले महत्त्वपूर्ण भूमिका खेलेको छ। नेपाल जस्तो विकासशील मुलुकका लागि युएन आवश्यक छ, तर यसमा रिफर्म गर्नु जरुरी हुन्छ र ब्याकवर्ड अथवा डेभलपिङ कन्ट्रीहरूको पनि प्रिजेन्स र सेलाई स्ट्रेन्थेन गर्नुपर्ने हुन्छ भनेर तपाईँले यो यतिसम्म पनि तयारी चाहिँ गर्नुपर्छ। यसरी यो 1.7 पनि हाम्रो सकियो। तपाईँलाई अब मैले यो भनेको आधारमा र तपाईँले